सुखदेव के कैद से फिरार होने और गंगाराम की मौत के बाद हालात ने राजा को बागियों के मुतल्लिक अपने तर्ज अमल में तब्दीली की जरूरत का एहसास दिलाया। गंगाराम राजा को अपनी पहली शानदार फतह की खुशखबरी सुनाने और आगे बढ़ने के लिए मजीद फौजों का मुतालबा करने और सबसे ज्यादा सुखदेव का इंजाम अपनी आंखों से देखने की नीयत से फौज की क्यादत अपने भाई जयराम को सौंपने के बाद वापस लौटा था। रुखसत होते वक्त इसने जयराम को एक महदूद इलाका में अपनी सरगर्मियां जारी रखने की हदायत की थी। जयराम अपने भाई की गैर हाजिरी में 20-25 मील के रकबे में शिकस्त खुर्दा और निहत्ते इंसानों के सीनों पर अपनी तलवार की तेजी आजमाता रहा। वो लोग जिनकी टांगे इनका बोझ उठा सकती थी अपने सरदार की बस्ती पर ताकतवर शबखून के हमले की सुनते ही भागकर पहाड़ों में पनाह ले चुके थे। ताहम हमला आवरों ने अपने तेज रफ्तार घोड़ों की मदद से बूढ़ों और बच्चों की एक अच्छी खासी तादाद के लिए फिरार की तमाम राहें बंद कर दी और जयराम ने इन्हें मौत के घाट उतारने में मुकद्दस देवताओं की ख्वाहिशात का पूरा पूरा लिहाज रखा। कुदरत ने गंगाराम को अपने पुराने हरीफ सुखदेव पर आखिरी फतह हासिल करने के बाद लौटकर इन पहाड़ों की आखिरी चोटियों पर ऊंची जात वालों की फतूहात के झंडे लहराने की इजाजत न दी और वो सुखदेव के तीरों का निशाना बनकर चल बसा। गंगाराम की मौत के बाद राजा रामदास को सिपा सालार के मनसब पर फाइज करना चाहता था, लेकिन पुरोहित ने, जो गंगाराम की तरह सुखदेव के हर दोस्त का मुखालिफ था, जयराम की सिफारिश की। राजा की निगाह में जयराम बहादुर था ना होशियार, लेकिन इसकी ताजा कामयाबियों के मुतल्लिक जो खबरें मौसूल हो रही थी, इनकी बदौलत ब्राह्मणों के अलावा बाज खस्त्री सरदार भी जयराम के तरफदार हो गए थे। राजा ने मजबूरन इसे सिपा सालार का ओहदा देकर 2000 सिपाहियों की गुमक भेज दी और पेश कदमी जारी रखने का हुक्म दिया। जयराम ने हरीफ की सरासीम की और इंतशार से फायदा उठाया और चंद दिनों में इसकी फौज किसी काबिले जिक्र मुजाहमत का सामना किए बगैर एक वसी इलाके पर काबिज हो गई। लेकिन ऊंचे पहाड़ों के दुश्वार गुजार रास्तों पर इसकी पेशकदमी की रफ्तार निस्बतन सुस्त थी और पहाड़ी कबाइल को अपनी बस्तियां खाली करके महफूज मुकामात पर पहुंचने का मौका मिल गया। हमला आवरों की दहशत ने इन लोगों के कवा मफलूज कर दिए थे। वो कुछ अरसे तक इनफिरादी तौर पर सिर्फ अपनी जानें बचाने के लिए जिद्दोजहद करते रहे और इनके दिल में इंतकाम की दबी हुई आग बेबसी के आंसुओं में तब्दील होती रही। करीबन 2 माह के बाद एक ऐसा वाकया पेश आया जिसने इस कौम के नौजवानों में, जिनका खून खौफ और दहशत से मुंजमित हो चुका था, एक नई हरारत पैदा कर दी। जयराम की एक फौज के सालार ने एक वादी में एक गांव पर हमला किया। गांव के लोग हमला आवरों की आमद से पहले ही फिरार हो चुके थे। सिपाहियों ने तमाम झोंपड़ियों को आग लगा दी। गांव के बाशिंदे ऊंची पहाड़ी पर खड़े अपने जलते हुए घरों को देख रहे थे और इनमें से बाज इस पहाड़ को दुश्मन के घोड़ों की रसाई से महफूज पाकर सिपाहियों को बुरा भला भी कह रहे थे। राजा के सिपाहियों के लिए दुश्मन की ये जुर्रत एक नई बात थी। इनके सालार ने इन्हें घोड़ों से उतरकर इन लोगों के ताकुब का हुक्म दिया। जब पैदल सिपाही पहाड़ी पर चढ़ने लगे तो ये लोग सरासीमा होकर भाग निकले, लेकिन एक नौजवान को गैरत आई और वो अपनी जगह पर खड़ा रहा। जब सिपाही एक खतरनाक ढलवान पर पहुंच गए तो इसने पत्थरों की बारिश कर दी। आन की आन में 15-20 सिपाही चित होकर नीचे लुढ़क गए और इनके दूसरे सालार ने बुलंदी का रुख करने की बजाय نیچے اترنا بہتر خیال کیا۔ دوسرے لوگوں نے دور سے یہ منظر دیکھا تو بجلی کی تیزی کے ساتھ آس پاس کی تمام پہاڑیوں پر چھا گئے اور اس تنگ وادی کی ہر ڈھلوان سے پتھر لڑکنے لگے۔ سپاہی دشمن کے اس غیر متوقع حملے سے بدحواس ہو کر اپنی اپنی جان بچانے کے لیے ادھر ادھر بھاگے، لیکن باغی اس تنگ وادی سے نکلنے کے تمام راستوں پر قابض ہو چکے تھے۔ رات کے وقت جب جے رام اپنی فوج کے تمام افسروں کی کاروائی سن رہا تھا تو اسے ان 100 بہادروں میں سے صرف 4 کے زخمی ہو کر واپس ہونے کی اطلاع ملی۔ تلواروں کے مقابلے میں پتھروں کی پہلی شاندار فتح نے ان لوگوں پر ایک جادو کا سا اثر کیا اور وہ یکے بعد دیگرے اس نوجوان کے گرد جمع ہونے لگے۔ انہوں نے نشیب کے قابل گزر علاقوں کی تمام بستیاں بھی خالی کر دی اور دشوار گزار پہاڑوں کے درمیان ایک وادی کو اپنا مرکز بنا لیا۔ چند نوجوان اس وادی سے نکل کر دور دور تک چکر لگاتے اور اگر اپنی قوم کا کوئی گروہ نظر آتا تو اسے اس وادی میں لے آتے۔ جے رام طاقت کے نشے میں چور تھا، اس نے چند سپاہیوں کے نقصان کو کوئی اہمیت نہ دی اور بلا تامل اپنے پورے لشکر کے ساتھ پیش قدمی شروع کر دی۔ کئی اجڑی ہوئی بستیوں کو جلانے کے بعد ایک دن جے رام کی فوج ایک تنگ گھاٹی سے گزر رہی تھی کہ اوپر سے اچانک پتھر برسنے لگے۔ جے رام نے بدحواسی کی حالت میں پہاڑی کی چوٹی پر حملہ کرنے کا حکم دے دیا، لیکن وہ مقام جسے وہ ناواقفیت کی بنا پر پہاڑی کی چوٹی سمجھتا تھا ایک اونچے پہاڑ کی ڈھلوان تھی۔ وہ ایک تہائی فوج کی قربانی کے بعد اس مقام تک پہنچا تو معلوم ہوا کہ پہاڑ کی چوٹی پر جہاں سے پتھر آ رہے ہیں قبضہ کرنے کے لیے اسے دو گنا اوپر جانا پڑے گا۔ پتھروں کی بارش اچانک تھم گئی اور جے رام نے سمجھا کہ دشمن کو اس کی ہمت نے مرعوب کر دیا ہے، چنانچہ اس نے فوج کو آگے بڑھنے کا حکم دے دیا۔ لیکن اس کے سپاہی مشکل سے کوئی 100 گز اوپر چڑھے تھے کہ دشمن زیادہ جوش و خروش سے پتھر پھینکنے لگا۔ بلند پہاڑ کی چوٹی سے لڑکتا ہوا ایک پتھر کئی چھوٹے چھوٹے پتھر اپنے ساتھ لے آتا اور ایک سپاہی گرتے وقت اپنے ایک دو ساتھیوں کو بھی نیچے لے جاتا۔ فوج کی افراتفری نے جے رام کے حواس مختل کر دیے اور اس نے سپاہیوں کو نیچے اترنے کا حکم دے دیا۔ اس وقت تک جے رام کی تقریباً آدھی فوج تباہ ہو چکی تھی۔ ایک پتھر جے رام کے سر پر لگا اور وہ تین اور سپاہیوں کو اپنے ساتھ لیے لڑکتا ہوا ایک کھڈ میں جا گرا۔ سینابتی کی موت سے سپاہیوں کے رہے سہے اوسان خطا ہو گئے، کسی کو پتھر لگا، کسی کا پاؤں پھسلا اور کسی کو اپنے ساتھی کا دھکا لگا۔ غر سینابتی کے علاوہ 1500 سپاہی موت کی نیند سو گئے۔ 4 یوم کے بعد دھرم پور کے ہر گھر سے رونے اور پیٹنے کی آوازیں آ رہی تھیں۔ راجہ گزشتہ چند مہینوں میں جے رام کی کامیابیوں کے متعلق نہایت حوصلہ افزا خبریں سن چکا تھا اور پروہت کئی بار اسے جتا چکا تھا کہ جے رام کو سینابتی بنانے میں دیوتاؤں کی مرضی شامل تھی۔ وہ ہر نئی خوشخبری کے بعد راجہ کے سامنے اپنے یہ الفاظ دہراتا، مہاراج اگر آپ رام داس کو اس مہم پر بھیجتے تو اتنی شاندار کامیابیاں حاصل نہ ہوتی۔ راجہ نے تازہ شکست اور تباہی کا حال سن کر اپنے تمام درباریوں کی طرف دیکھا جو کسی نہ کسی عزیز کی موت پر آنسو بہا رہے تھے اور اس شکست کی تمام ذمہ داری پروہت کے سر تھوپ دی۔ بادشاہ نے غضبناک ہو کر کہا، کہیے پروہت جی، اب دیوتاؤں کی کیا مرضی ہے؟ جس راجہ کے سر آپ جیسا پروہت ہو اسے تخت و تاج چھوڑ کر کسی جنگل میں چلے جانا چاہیے۔ آپ نے ہمیشہ ایسی جگہ اپنی ٹانگ اڑائی جہاں دخل دینے کا آپ کو کوئی حق نہ تھا، کہیے اب ان لوگوں کو کیا جواب دوں؟ پروہت نے نادم سا ہو کر جواب دیا، مہاراج بھگوان کی یہی مرضی تھی۔ راجہ نے برہم ہو کر کہا، خوب، بھگوان کی یہی مرضی تھی کہ اس کے دھرم کی رکشا کے لیے لڑنے والے سپاہیوں کی قیادت ایک گدے کے سپرد کر دی جائے۔ کیا بھگوان کی یہی مرضی تھی کہ ہماری رایا سے ہزاروں عورتیں بیوہ اور ہزاروں بچے یتیم ہو جائیں؟ نہیں، یہ بھگوان کی مرضی نہ تھی، ان سب کا پاپ تمہارے سر ہے۔ پروہت نے ملتجی نگاہوں سے سرداروں کی طرف دیکھا۔ ایک سردار نے کہا، مہاراج اب آپس میں جھگڑنے کا وقت نہیں، دشمن سے انتقام لینے کا وقت ہے۔ راجہ نے جھنجھلا کر جواب دیا، کیسا انتقام؟ آج تم اپنے عزیزوں اور دوستوں کی تباہی کا حال سنتے ہو تو تمہارے سینے میں انتقام کی آگ بھڑک اٹھتی ہے، لیکن میں تم سے پوچھتا ہوں، وہ لوگ جنہوں نے اپنی آنکھوں سے اپنی قوم کے بچوں، بوڑھوں اور عورتوں کو قتل ہوتے دیکھا، کب تک خاموش رہ سکتے تھے؟ کاش تم سکھدیو کے مشورہ پر عمل کرتے اور ان لوگوں کو خام خواہ دشمن بنانے کی بجائے ان کی طرف دوستی کا ہاتھ بڑھاتے، لیکن تم لوگ دشمن کے خون سے اپنی پیاس بجانا چاہتے تھے، اور دنیا میں کوئی انسان ایسا نہیں جو موقع آنے پر اینٹ کا جواب پتھر سے نہیں دیتا۔ جب موقع تمہارے ہاتھ آیا تو تم نے ان پر ہر طرح کا ظلم روا رکھا، اور جب انہیں موقع ملا وہ تم پر رحم کیوں کرتے؟ وہ ایک مرتبہ رحم کر کے دیکھ چکے تھے، انہوں نے سکھدیو کو ڈوبنے سے بچایا، تم نے اس کا کیا صلہ دیا؟ سکھدیو کی رگوں میں ایک کھشتری کا خون تھا، وہ دشمن کے احسان کا بدلہ ظلم سے کیسے دے سکتا تھا؟ لیکن تم نے اور تمہارے پروہت نے اس کی ایک نہ سنی، اس پر طرح طرح کے الزام تراشے گئے، اس کے لیے موت کی سزا تجویز کی گئی، یہ بھی دیوتاؤں کی کرپا تھی کہ وہ جان بچا کر بھاگ گیا، لیکن تم میں سے کون ہے جو اس کی جگہ لے سکتا ہے؟ کیا وہ احمق جس نے پہاڑ کی چوٹی تک پہنچنے کے شوق میں 1500 نوجوان ہلاک کروا دیے، اس قابل تھا کہ اسے سینابتی بنایا جاتا؟ سردار کو راجہ کی گرجتی ہوئی آواز نے خاموش کر دیا، لیکن پروہت کے لیے یہ باتیں ناقابل برداشت تھی۔ اس نے کہا، مہاراج میں جانتا ہوں کہ اس خبر نے آپ کو بہت صدمہ پہنچایا ہے، لیکن آپ نہیں جانتے کہ آپ کیا کہہ رہے ہیں۔ میں سکھدیو کا دشمن نہ تھا، لیکن دھرم کی حفاظت میرا فرض تھا۔ دھرم کسی نیچ ذات دشمن کے ساتھ اس قدر گھل مل جانے کی اجازت نہیں دیتا۔ دھرم ایک کھشتری کو نیچ ذات کی لڑکی کے ساتھ پریم کی اجازت بھی نہیں دیتا۔ سکھدیو نے دھرم کی توہین کی، اور دھرم کا محافظ ہونے کی حیثیت سے میرا فرض تھا کہ اس کی سزا تجویز کروں۔ اگر وہ میرا بیٹا بھی ہوتا تو میں بھی اس کے لیے بھگوان کو ناراض نہ کرتا۔ راجہ نے کہا، اگر اس کی سزا سے بھگوان خوش ہوتا تو وہ یقیناً جان بچا کر نہ بھاگ جاتا۔ پروہت نے کہا، مہاراج ہو سکتا ہے کہ بھگوان نے اسے کسی زیادہ بڑی سزا کے لیے زندہ رکھا ہو۔ راجہ نے جھنجھلا کر کہا، تو اس کا مطلب یہ ہوا کہ بھگوان بھی کوئی تمہارے جیسا ہے جو نہ بھولتا ہے اور نہ معاف کرتا ہے۔ پروہت اس بات کا جواب سوچ رہا تھا کہ رام داس دربار میں داخل ہوا۔ اس کی پریشان صورت میں تمام حاضرین دربار کی توجہ اپنی طرف کھینچ لی۔ رام داس نے کہا، مہاراج محل کے باہر بہت سے لوگ جمع ہو رہے ہیں، آپ تھوڑی دیر کے لیے باہر نکل کر انہیں تسلی دیں۔ راجہ نے جواب دیا، پروہت جی کو لے جاؤ، میں اپنی پرجا کو منہ نہیں دکھا سکتا۔ ایک بوڑھے سردار نے کہا، مہاراج جو ہوا سو ہوا، آپ کو ایسی باتیں زیب نہیں دیتی، آپ ہمت کیجئے، دشمن سے بدلہ لینے کے لیے ہماری تلواریں حاضر ہیں۔ بہادر بدنامی کے داغ آنسوں سے نہیں دھوتے، خون سے دھوتے ہیں۔ राजा ने तल्ख होकर कहा, फिर वही बात, मेरी समझ में नहीं आता कि तुम बदला कैसे ले सकते हो। सरदार ने कहा, महाराज हमारे पास अब भी 2000 सिपाही मौजूद हैं, और अगर हम कोशिश करें तो इतने और जमा कर सकते हैं। हमारी शिकस्त की वजह सिर्फ ये थी कि दुश्मन ने दुश्वार गुजार पहाड़ियों से फायदा उठाया, वरना मैदान में हमारा एक सिपाही इन सबको भेड़ बकरियों की तरह हांक सकता है। राजा ने जवाब दिया, बहुत अच्छा, तुम पुरोहित जी को अपने साथ ले जाओ और दुश्मन से इल्तजा करो कि वो पहाड़ों को छोड़कर मैदान में आ जाए, क्योंकि हम इससे बदला लेना चाहते हैं। अगर वो तुम्हारी बात मान ले तो मेरी बाकी फौज हाजिर है, वरना इन पहाड़ों से कहो के तुम्हारे रास्ते से हट जाए। सरदार ने कुछ देर सर झुकाकर सोचने के बाद कहा, महाराज अगर आप ये समझते हैं कि ये सब कुछ पुरोहित की वजह से हुआ है, तो हम आपको यकीन दिलाते हैं कि वो आइंदा ऐसे मामलात में दखल ना देंगे। राजा ने जरा नर्म होकर जवाब दिया, तुम्हें ये कहने से पहले पुरोहित जी से मशवरा कर लेना चाहिए था, मुझे डर है कि ये अपनी आदत तब्दील नहीं करेंगे। बदनसीब पुरोहित को अपनी जान छुड़ाने की तदबीर नजर आई। इसने कहा, महाराज मैं वादा करता हूँ कि आइंदा आपकी किसी बात में दखल ना दूंगा। राजा के लिए ये एक बहुत बड़ी फतह थी। तख्त नशीनी से लेकर अब तक इसे ये तल्ख एहसास खाए जा रहा था कि हुकूमत का सही इख्तदार इस बड़ी मूंछों वाले ब्राह्मण के हाथ में है, और इसकी हैसियत पुरोहित के हाथों में नाचने वाली एक कठपुतली से ज्यादा नहीं, और इसकी हर ख्वाहिश और हर इरादा पुरोहित की रजामंदी का मोहताज है। पुरोहित के एतराफ़ शिकस्त से इसके गुस्से की आग ठंडी हो गई। इसने अपनी मुसर्रत को छुपाने की कोशिश करते हुए कहा, शायद तुम समझते हो कि शिकस्त ने मुझे बुजदिल बना दिया है, मैं दुश्मन पर फतह हासिल करूंगा, लेकिन ये फतह ऐसी ना होगी कि दुश्मन 4 माह के बाद फिर सर उठाने के काबिल हो सके। मैं एक ऐसी फतह हासिल करना चाहता हूं कि दुश्मन सदियों तक सर ना उठा सके। याद रखो, हम तलवारों और नेजों के बलबूते पर दुश्मन को एक अरसा के लिए मغلوب रख सकते हैं, लेकिन इस पर दायमी गलबा हासिल नहीं कर सकते। हमारी रियासत में हजारों अछूत आबाद हैं, ये लोग भी किसी जमाने में हमारे दुश्मनों की तरह आजाद थे। अगर हमारे बाप दादा भी ऐसे पुरोहितों की मर्जी पर चलकर इन पर खामखा जुल्म करते तो ये लोग आज हमारे पुरअमन गुलाम ना होते। अगर इनकी झोपड़ियां जलाई जाती या इनकी औरतों और बच्चों को कत्ल किया जाता तो ये भी कहीं पनाह लेकर हमसे इंतकाम लेने की कोशिश करते, लेकिन हमारे बुजुर्गों ने इन लोगों पर फतह हासिल करने के बाद इन पर जुल्म करने की बजाय इन्हें अपनी पनाह में रखा, इनको अपने शहरों के पास बस्तियां तामीर करने की इजाजत दी, और ये इनके इसी सलूक का नतीजा है कि आज ये लोग हमें अपना दुश्मन समझने के बजाय हमारी गुलामी में फख्र महसूस करते हैं, और हमें अब ये हक देते हैं कि हम इनके साथ जो सलूक चाहे करें। हम इन्हें कुत्तों की तरह जलील समझते हैं, लेकिन इन्हें इस बात का एहसास तक नहीं रहा। बार बार निश्तर चुबो कर शायद इन्हें हम अपने जीते जागते दुश्मन बना लेते, लेकिन हमारे बुजुर्गों की थपकियों ने इन्हें मौत की नींद सुला दिया है। मैं अपने नए दुश्मन पर भी इसी किस्म की फतह हासिल करना चाहता हूँ। अगर पुरोहित जी कुछ अरसा खामोश बैठे रहे तो मुझे यकीन है कि मैं अपने मकसद में कामयाब हो जाऊंगा। हमारे बुजुर्गों ने इन लोगों पर फतह हासिल करने के बाद इन पर जुल्म करने की बजाय इन्हें अपनी पनाह में रखा, इनको अपने शहरों के पास बस्तियां तामीर करने की इजाजत दी, और ये इनके इसी सलूक का नतीजा है कि आज ये लोग हमें अपना दुश्मन समझने की बजाय हमारी गुलामी में फख्र महसूस करते हैं, और हमें अब ये हक देते हैं कि हम इनके साथ जो सलूक चाहे करें। हम इन्हें कुत्तों की तरह जलील समझते हैं, لیکن انہیں اس بات کا احساس تک نہیں رہا۔ بار بار نشتر چبو کر شاید انہیں ہم اپنے جیتے جاگتے دشمن بنا لیتے، لیکن ہمارے بزرگوں کی تھپکیوں نے انہیں موت کی نیند سلا دیا ہے۔ میں اپنے نئے دشمن پر بھی اسی قسم کی فتح حاصل کرنا چاہتا ہوں۔ اگر پروہت جی کچھ عرصہ خاموش بیٹھے رہے تو مجھے یقین ہے کہ اپنے مقصد میں کامیابی ہوگی۔ راجہ کی مؤثر تقریر نے سب کو مسحور کر دیا اور تمام سردار یک زبان ہو کر اس کے تدبر کی تعریف کرنے لگے۔ بوڑھے سردار نے کہا، مہاراج اگر آپ کا یہ ارادہ ہے تو آپ جو جی میں آئے کیجئے، ہم آپ کی باتوں میں کسی کا دخل برداشت نہیں کریں گے۔ پروہت دربار سے اپنے اقتدار کا جنازہ نکلتا دیکھ رہا تھا، لیکن اس میں لب ہلانے کی جرت نہ تھی۔ راجہ نے سرداروں کی طرف سے مطمئن ہو کر پروہت کی طرف دیکھا اور کہا، پروہت جی مجھے یقین ہے کہ آپ کو بھی میرے خیالات سے اتفاق ہوگا۔ پروہت نے جواب دیا، بھگوان آپ کے ارادوں میں برکت دے، بھلا یہ کیسے ہو سکتا ہے کہ آپ دھرم کی سیوا کریں اور میں آپ سے اختلاف رکھوں۔ راجہ نے رام داس کی طرف دیکھ کر کہا، بہت اچھا رام داس، آج سے تم میری فوج کے سینابتی ہو، تمہیں آج ہی دریا عبور کرنا ہوگا۔ شہر میں جس قدر فوج ہے لے جاؤ، دشمن پہاڑوں سے نیچے اتر کر مقابلہ نہیں کرے گا۔ تم بھی فی الحال آگے بڑھنے کی کوشش نہ کرنا، دور کے اونچے پہاڑوں پر برف باری شروع ہو گئی تو دشمن خود بخود مجبور ہو کر نیچے اترے گا، لیکن تمہارا کام اسے نشتر چبو کر بیدار کرنا نہیں، تھپکیاں دے کر سلانا ہے۔ میں تمہیں بہت بڑی ذمہ داری سونپ رہا ہوں۔ رام داس نے راجہ کی طرف مانی خیز نگاہوں سے دیکھا اور کہا، مہاراج مجھے معلوم ہے۔ تھوڑی دیر بعد جب دربار برخاست ہوا تو راجہ نے رام داس کو وہاں ٹھہرا لیا اور کہا، ایک بات کا خاص خیال رکھنا، اور وہ یہ ہے کہ کسی پروہت کو اپنے سر پر نہ چڑھا لینا۔ برہمنوں نے وہاں ابھی سے کالی دیوی کے مندر کی تعمیر شروع کر دی ہے، کہیں ایسا نہ ہو کہ دشمن کے کسی آدمی کا بلیدان ساری قوم کو پھر ایک بار ہمارے خلاف مشتعل کر دے۔ میں سینا پتی کے عہدے کے علاوہ اس علاقے کی سرداری بھی تمہیں سونپتا ہوں۔